बीचमा हाँसी कार्यक्रमकी सेवालाई सघाउ समाते छ भने सूचना सङ्गीत हाँसी मनोरञ्जनका सङ्गम यहाँलाई आफ्नो 104 थप्ला मेगाहर्जमा रेडियो अर्पण भगवान अग्रचल यी सुन्दर संसारका हाम्रो मनया जातिको जुन यी जीवनमा प्रवेश कैले भनौँ हाम्रा जुन हाम्रा ड्यागा यादगार चालकी क्रममा जीवनको बारेमा चर्चा परिचर्चा हँसी हाम्रो थारू भाषाको यपनै हँसी बिग्रे बिग्रे संस्कार संस्कृति होरान पेहरान खियान प्यान हँसी याको दोस्रे दोस्रे बात बिर्तन बोकल एगुडे माथि कार्यक्रम हाम्रा आवाज हलै मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा हाम्रा सुनिसक्छौ हाँसे कार्यक्रम हाम्रा आवाजको मूल प्रस्तुता उर्मिला हाँसे कन्ट्रोल रुम से मूर्ख साथी उडी सहाती राज हाँसे उसले इन्टरनेट मार्फत www.radioarpan.com लगन गर्दै संसारभरि सुनिसक्नुहु हाँसे कार्यक्रम हाम्रा आवाज जुन हाम्रा पहिनौठी हाम्रा जसने कि सुकौ दिन 5 बजे सुनै हलौँ त उसले एखना जसने कि कार्यक्रमको हाम्रो सेड्युल जसने कि फेराके बुधौ दिन 4 बजे समाचार पाछा हाँसे 5 बजेसम्म सुनिसक्नुहु कार्यक्रम हाम्रो आवाज एउटा हाम्रो घर एङ्गना जसने कि घर घर एङ्गना एङ्गना प्रगाना प्रगाना क बातचित हँसी एउटा पुरान चिरानी कथा व्यथा बोकल कार्यक्रम हाम्रो आवाज हलै जुन कार्यक्रम हाम्रो आवाजमा म एपनौक सब जसने कि रचल लेख रचना गजल सब समावेश कैसहेँ सिपनौक पत्र सब वाचन कैसहेँ जुन म संहाती किताब से बहुते इपनौके समावेश क के अथवा वाचन क के सुना सकले बने र सुनो बही फिने हसे उसने जुन हमार संस्कार संस्कृति जुन एउटा पावन तिहारमा हाम्रा पावन तिहार कसके मनाउँछ हौ हसे हुनकर जसने कि होरान पेहरान जसने जुन रीति स्थिति बढै जसने कि रीतिरिवाज बढै एउटा जसने कि नीति नियम बढै जुन ओकर हाम्रा कसके पछि बढौ हाम्रा यागक जसने कि पिँढी सब पाछाके कसके एउटा शिक्षा देऊ के कु जुन हाम्रो एउटा तरिका बढै उ तरिकाके म आफ्नो यागा उजागर कैसाही जुन कि आफ्नो यागा म वाचन क के जुन हाम्रो संहाती सभनको लागि संहाती सभनको जुन म एउटा सन्देश जुन हाम्रो एउटा समाज मार्फत म आफ्नो सभक घर घर एङ्गना एङ्गना प्रगाना प्रगाना पुगोसही हसु उसने कार्यक्रम हाम्रो आवाज जुन हाम्रा एउटा सुरुवाती से जसने कि लेके एउटा जुन हाम्रो उद्देश्य कथि हाम्रो जसने कि चाहना कथि अथवा कसना कार्यक्रम बजाऊ कि कसना खले कार्यक्रमके ढाल कि जुन एउटा कहुँ न जुन कुन जसने कि दिशा गरे हाम्रा लिए जाएको त कार्यक्रम हाम्रो आवाज कि अथवा कसना बनाउले हत्याको हाम्रा जुन एकदमै हाम्रा आफ्नो सभाको जुन हाम्रा प्रश्न कैसौँ कि आफ्नो हाम्रा कहि सक्छौँ कहे हजुर उसले कार्यक्रम म याद गरेँ बढौती जे मही सङ्घाती सब यहाँबाट प्लाभेल छोट गीतका डौल खाडौल गीत सुनु हँसोकर पाछा म फेर से मही कार्यक्रम हाम्रो आवाजमा मानो या ना मानो तू खोजे तू हिन्नल बाटू बनवा लगिया ना घटी भेजे तू हिन्नल बाटू हो बनवा लगिया ना घटी भेजे तू हिन्नल बटू के परी जैसी पहले बार मैं तुहेन भेटम हे हे हे हे आपन मन के बात सब कहते हूँ जब पहले बार मैं तुहेन भेटम आपन मन के बात सब कहते हूँ सपना राजी एकदम माझा गीत बजा दिइरहेले जुन यहाँ हाम्रा एउटा मानो न मानो तुही सन्ते खोजेन त हिँड्न बटुल एउटा मन पर सकल पर जुन एउटा हाम्रा छौँ छौँडी कि जुन एउटा हाम्रा सम्बन्ध बढाइ सङ्घाती छ एकदम बुझे सक्बहुँ कि यदि परल बढौँ कि हामी परल बढौँ उन त ऊ कन्डिसन कुन परिस्थितिमा भर पर्दै यहाँ जस्तै कि एउटा तँ मानही एगर झिन मानही म तरै खोजे हाँसु तँ मान एगर झिन मान तँ मर मनमा तुही हाँसही म हृदयमा तुही हाँसही चारूर म तरही मात्रै देख्छु कके एउटा जुन हरेक चिज कहुँ न हरेक चिज जस्तै कि टेढा खोलिएको मात्र देख कि कके एउटा एउटा कहुँ न या आफ्ना एउटा जुन भावना व्यक्त गराइले जस्तै कि सिङ गायिका रह हाम्रो गीतमा हजुर उसले सङ्गती सब खाडौल गीतका पाछा म फेरि याद गरे बढ कि एपनाउँछ जसले कि कोसिस गरे भने कार्यक्रम हाम्रो आवाज के म याद गरेर लिजाइ बढेँ हजुर उसले याजु थारू जुन हाम्रो एउटा जुन समाजबाटै हाम्रा एउटा जुन समुदायबाटै उही थारू अनलाइन .com का बारेमा म किछो कहे जाइ बढेँ हजुर एकर जुन लेखक बढिया मनोज महतो किताब म सङ्घाती किताब से लिएर बढाएँ हजुर एकर संस्थापकले थारू अनलाइन .com मगर थारू अनलाइन .com का बारेमा म आज किछो छोटो अथवा यसका कहुन विस्तृत रूपमा जसले कि अपनाको जानकारी गरे जाइ बढाएँ तर म जसले कि यहाँ सङ्कलन कहिले बढाएँ म अपनाको एज अ वाचन कहिले सुनाउ जाइ बढाएँ सूचना प्राविधिक विकास तीव्र गतिमा यागा बढाइ बढाइ कल्पनामा याइले हरेक सोचका विकास सम्भव देखले जाइ बढाए संसारका कुनो पनि ठौरामा मनसे दोसरी कुनो ठौराउसे इन्टरनेटको माध्यमसे बनाइली देखिसक्बहुँ सूचना प्राविधिक यही तीव्र विकासके पिछा करते करते जसले कि पाछा यही त मनसे एवे लौठा पुस्तक अथवा लौठा किताब काल्पनिक समाजके सामाजिक सञ्जालमा यापन ठौरा बनाउ लगै बढियो हसे उहेमा यापन वास्तविक साटासाट वास्तविकता साटासाट गरे लगाइ बढियो हसे इन्टरनेट माध्यमसे काल्पनिक सामाजिक सञ्जालमा यापन आफन्तजन हसे सर सङ्घातीसँगको बीचमा जुन यो बातचित गर के सामान्य भेषकलबाट जुन कि हाम्रा यापन जस्तै कि फेसबुकमा देखेछौँ google.com हाम्रा हरेक चिज जस्तै कि खोजको बलमा हाम्रा बहुतै यसो वेबसाइटबाट कि हाम्रा परिचित हाइने बढाउँ कहाँ कि म नाइ मिल्दै जुन हाम्रो एकमा बच्चा जस्तै कि हाम्रो 8-10 कक्षा पढेवाला एउटा 4-5 कक्षा पढेवाला एउटा बच्चा विद्यार्थी बहिदार हाम्रो एउटा जस्तै कि आफ्नो बाबा दाउको मोबाइल लिएको फेसबुक गुगलसँग खोज के हरेक वेबसाइट जुन इन्टरनेटको जस्तै कि खोकी कोन हरेक पुगिसक्छ उसले फेसबुक ट्विटर गुगल प्लस स्काई लगायतका एप्लिकेसनमा सूचना साटासाट उसले देखादेखि कर्ते बातचित एपन फेरि कर्ले हकमा हो हजुर म एपन सङ्घाती फेरि पक्का गाई बढाएँ कि हाइने चलाउले त सङ्घाती एकदमै कम पाउँ जुन हरेक नेपाली हक हो हाम्रो स्वदेशी विदेशी हाम्रो विश्वभरि परिप्रेक्ष्यमा हजुर सामान्यत मोबाइल चलावे जानल सब फेरि फेसबुकमा यापन एकाउन्ट बनाए लगाइ बढाइ यी अनुसार इन्टरनेटमा थारू सबको पहुँच जब्बड यागा पुग सकलबाटै हाम्रा मानिसकब हुँ हाँसे सांस्कृतिक धनी हाँसे यापन संस्कृतिप्रति प्रगाढ आस्था लिएवाला थारू सब इन्टरनेटमा यापन इतिहास परम्परा संस्कृति एवं विचार समान सब साटासाट करे किमा बहुत उत्साहित पवाइ बढे हाम्रो आवश्यकता बढे कि सबौँ थारू जातिको एकजुट भेले एगुडे प्लेटफर्ममा जहाँ हाम्रो जन्मे जाना यावे सक्बहुँ आफ्नो विचार जानकारी या संस्कृति समान जसने कि जुन साटा साटी करबहु त हसे यही अनलाइन मीडिया मार्फत से हमार यापन पहचान हसे संस्कृति योरी सुजित करे सकबहु। समयको परिवर्तन जसने कि स्वरूप अनुसार जसने कि हाम्रा फेरि बदलते जेबहु सँगै सँगै हाम्रा विश्वमय धनी संस्कृति हाम्रा सिर्जना हसे जुन प्रतिभा सबके यागा बढोती हाम्रा थारू समुदाय ओपरा उठबहु। जुन थारू जसने कि थारू अनलाइन .com का जुन एउटा संस्थापक हाम्रा थारू अनलाइन .com जसने कि हाम्रा मनोज महतो लेखले बढी जुन एउटा कम्प्युटरको धनी जसले कि हाम्रो एकदमै यसमा छपछपी बढे कि वेबसाइट सब गुगल सब फेसबुक सब हरेक चिजमा हाम्रो जसले कि इन्टरनेट से जुन हाम्रो संचार से हाम्रो लागल बाझेल बढौँ कहके हाम्रा यी बुझे सकौँ कि हाम्रो समान जुन संसारमा जसले कि जुन एउटा माध्यम बढे मिडिया जुन ओक्रम हाम्रा पाछा हाइन परल बढौँ कहाँ म मान भएँ। हुन त हौ जसले कि जान नजान कि हाम्रो जसले कि नचाहिँदो कुरा फेरि हेर हेबौँ चाहिँदो कुरा फेरि हाम्रो हेर हेबौँ यदि हाम्रो उस नचाहिँदो कुरामा यदि लगै हेबौँ जाउँ वास्तविक हाम्रो जुन संसारका डौल उपयोग कैबौँ कहाँ म यो पनि कि जानकारी गरौँ र आशा करबहीँ कहाँ आग्रह कैबहीँ र डौले वरी याद भ म आशा कैबहीँ। हँ त सङ्गतै जब फेरि सुनक बढे पलाभेल खाडौल गीत हँसी गीतक पाछा छोटे विज्ञापन हँसी म फेरि भहीँ पनि सामु सुनौँ खाडौल गीत। छ

कसैसित बोल्दिन, सधैँ तिमी यसरी नै कुरा राख्छौ। नरिसाउनु डार्लिङ, आउँदै थिएँ, गाडी बिग्रियो त मैले के गरौँ। उफ, मैले कतिचोटि भनिसकेँ तिमीलाई, न्यू मनोकामना अटो वर्कसपमा नै गएर गाडी बनाऊ भनेर, कहिले सुन्ने होइन। ओके डियर, अब त खुसी हौ। हाम्रा विशेषताहरू हाइड्रोलिक ज्याकवास, डेन्टिङ पेन्टिङ मर्मत, सम्पूर्ण साना जीपका पार्ट्सहरू, जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ। पुनश्च सम्पूर्ण कार जीप भ्यान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर, रनुपाठ बकुलहर नगरपालिकाको अगाडि। फोन 0556-6075, मोबाइल 9850-66508, 9850-66509। गयो जिन्दगी, दोस्तै भयो, त कहिल्यै आठ पास नहुने भइस्, म कहिल्यै एसएलसी पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। छि छि छि छि छि, हेर यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आईओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क, रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि। फोन नम्बर 0556-63-396, मोबाइल 9850-50-62-377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। रेडियो अर्पण 104.5 मेगाहर्ज। छोटो विज्ञापनका बाचा म फेरि चाहिँ स्वागत गराउन इप्नोकै कार्यक्रम हाम्रो आवाजमा। यदि इप्नो भर्खे रेडियो अन कहिले हेर्नुहुन्छ, इप्नो सुने भनौँ कार्यक्रम हाम्रो आवाज रेडियो अर्पण 104.5 मेगा हर्जमा। हाँसी इप्नोक सङ्घाती मै प्रस्तुता उर्मिला, हाँसी मार्केट टेक्निसियन सङ्घाती राज सहयोग गरे बोली यसमा कन्ट्रोल रुम से। हाँसी उसले जुन म थारू अनलाइन .com बारेमा इप्नोकै वाचन कवि सुन्नु होइन, किताब सङ्घाती से आज हामी जुन लेखक बुढी मनोज महतो संस्थापक थारू अनलाइन .com को कि ब्राकेटमा लेख्ने बुढी सङ्घाती। हाँसी यहाँ थारू अनलाइन .com को बारेमा म इप्नो काते जाइकमा एवं बहुत लेख म पढक बाँकी बुढी सङ्घातीक पाचन गर बाँकी बुढे। हाँसी उसने कि म फेर चाहिँ कार्यक्रमकै जसने कि निरन्तर रूपसे यागा बढाउ जाए बुढी सङ्घाती छ। थारू अनलाइन .com नेपालको आदिवासी थारू जातिको बारेमा बहुत सूचना भोकल एउटा अनलाइन स्रोत हलियो। संसार त कुनु फेनि ठौरामा रके, जुन संसारको कुनु फेनि ठौरामा रके, इप्नोक एकरामा थारू समुदायसँग सम्बन्धित जानकारी, साहित्य, गीत सङ्गीत, भिडियो, व्यक्तित्व प्रोफाइल हसे या कोही सब हेरे सक्बहौँ अथवा जाने बुझे अथवा एकर बारेमा ज्ञान लेबे सक्बहौँ। हसे उसले नेपालमा थारू सङ्घ संस्थासँग र श्री डियुटिभीको कार्यक्रम थारू संस्कृति सङ्ग्रहालय, थारू गाउँ लगायत घुमेकी ठौराको बारेमा जानकारी, हसे उसले थारू वेबसाइट सबको जानकारी पनि धराइ बढे। थारू अनलाइन .com जाके एपनौके थारू गीत सब सुने हेरे सँगैसँगै यापन कम्प्युटर या मोबाइलमा डाउनलोड फेनि करे सक्बहौँ। उसले मोडलिङमा रुचि हत्तै जाउँ, फ्री स्टाइल न त सांस्कृतिक मोडलिङमा फेनि सहभागी हके सक्बहौँ। जुन यो प्रतिभा सबको सम्मान हुनकर लोकाइले, जुन प्रतिभाकै संसारमा संसार सामु पुगाउके तहिया प्रोफाइल विशेषता धराइल बढे। युवा सभाका व्यक्तित्व विकास खतिर यी डहुल माध्यम बने सक्बिय, जुन हाम्रा एगुडी माथि यदि हतियार हाते जाउँ हाम्रा ओकराके कसके नाहि अपनाउप। जसले कि एउटा हाम्रा एउटा खापा यदि खपाउ हाम्रा ओपरा पुगा देबी जाउँ खपाउ कि हाम्रा नाहि चढके नाहि हतै। उसले जुन हाम्रा एउटा यी माध्यमहरूले जाउँ यदि याक करे बढके अथवा यापन जुन यी प्रख्यात हकको एउटा माध्यम बनबी जाउँ हाम्रा एकरा नहि अपन बहुँ जाउँ हाम्रा अपनै मूर्ख बहुँ। हजुर उसले विचार विशेषतामा एपन यापन विचार वेबसाइटमा लेख के पोस्ट गरे सक्बहु हजुर उही विचारमा संसार भरिसे वेबसाइट हेरेवाला याको सब जुन हाम्रो टिप्पणी गरे सक्तै यी विशेषता त यापन विचार साटासाट करके हाँसी ओक्रमा संसार भर रहल थारू सब बीच छलफल करके फोरमको रूपमा विकास गरिसकेतै यी फेसबुकमा आधारित विशेषताबाटै वेबसाइट डाउनलोड सेक्सनमा एपनौको गीत संगीत भिडियो लेख रचना हाँसी आदिवासी थारू जातिसी सम्बन्धित प्रतिवेदन कागज पत्र सब डाउनलोड गरे सक्बहु एपनौक जुनी फेसबुक चलाउँछौँ जो हाम्रा फेसबुक पेज नम्बर facebook.com/tharuonlinepage जाइसक्बहुँ हसे उसले हाम्रो फेसबुक ग्रुप facebook.com/groups/tharuonline.ma जाके यापन विचार या सामग्री सेयर गरे सक्बहुँ अथवा साटासाट गरे सक्बहुँ प्रकाशन हुने थारू अनलाइन डट कमको संरक्षणमा थारू भाषाको प्रकाशन हाम्रो चिनारी थारू आदिवासी गैर सरकारी संस्थाको महासङ्घको सहकार्यमा प्रकाशित हाम्रो अधिकार हसी जितियाको परम्परा कथा हसी जितियाको संस्कृतिमूलक गीत जानकारी समेटल किताब जित बहान गेली जितियामा प्रकाशित भेल हलै उसले सृजनशील थारू समाजको सहकार्यमा निरन्तर प्रकाशन कर्के योजनामा रहल एपनौको हथौमा लेली यी पत्रिका संहातिको पहिनौठी अङ्क हलै यी सब प्रकाशित जुन किताबको बारेमा जानकारी अनलाइन अर्डर डिजिटल प्रति पढके हाँसी डाउनलोड गराकी व्यवस्था थारू अनलाइन डट कममा मिलाइली बढाइ परियोजना व्यवस्थासम्म जुन थारू अनलाइन डट कम जसने कि खतर यापन क्षेत्रमा दक्ष युवा सभा एक्नी सभाको जुन स्वयंसेवकका रूपमा यी समूहमा सहभागी बढाइ उसले थारू नेपाल डट कम रूपमा रहल याग र याग के जसने कि यागको जुन यो हाम्रो समूहको अथवा यागको ग्रुपको देशव्यासी रूपमा पहिनौठी मिस्टर एन्ड मिस थारू 2011 आयोजना कर सक्ले बढियो विविध राजनैतिक हसी आर्थिक कठिनाईका बावजुद सम्पन्न यी कार्यक्रम युवा सबको उत्साह हसी संसार भरिसे थारू समुदायको सकारात्मक प्रतिक्रिया पावे सकल रहल बढिय हसे उसने जुन टिङ ओरिसे थारू आदिवासी जनजाति सभाका पक्षमा विविध कार्यक्रम सभा फेनी सम्पन्न हक सकल बढे संहाती पत्रिका ओरिसे पूर्वी चितवनको दक्ष तथा अनुभवी युवा सभाका संस्था जसने कि सृजनशील थारू समाज सहकार्यको जुन हाम्रो एउटा समूह हलियो अथवा एउटा जुन याकर बढाइ बढी जसने कि थारू भाषाको सङ्गाते किताब निकडोले बढियो जुन हाम्रो आफ्नो घर घर जसने कि यङ्गना यङ्गना प्रगाना प्रगानामा पढे पाउँछौँ अझ समग्र जसने कि थारू अनलाइन डट कम परियोजना सबौँ थारू समुदाय जिम्मेवारीको रूपमा बढाइ कुन जिम्मेवार थारू युवा तथा बुद्धिजीवी संसारभरि जहाँ बसे फेरि कुन विशेषतामा सहभागी हकके परियोजना यागा बढाइ सकेतै भावी कार्ययोजना हाँसे एकर आवश्यकता भावी योजनामा समुदाय सहयोग रहतै जौँ आगामी कार्यक्रम जसने कि रूपमा पूर्वेसे पछि थारू भाषाको समेटके जसने कि थारू इन्टरनेट रेडियो सञ्चालनको प्रस्ताव गराइ बढे उसले सूचना प्राविधिक गति चाहिँ समुदाय लेवे सक्रिय जाउँ थारू हस्तकलाको हजारौँ डिजाइनमा बनेवाला सामग्री तथा थारू वेशभूषा संसारभरि अनलाइन किनमेल गराकी व्यवस्था मिलावे सकेतै उसले सांस्कृतिक कार्यक्रम मिस्टर एन्ड मिस थारूको आगामी श्रृङ्खला हासी थारू इन्टरनेट सञ्जाल फेनी भावी कार्ययोजनामा परे सक्रिय थारू अनलाइन डट कम जसने कि मुई सफल रूपमा यागा बढाउके जसने कि थारू समुदायको सहयोग अपरिहार्य बढै जुन हाम्रो एउटा हात माथि हाम्रा नमस्ते कसौँ जसने कि ओकर अर्थ हाम्रा सिर्फ एक दोसरजनाको देखौँ तर हाम्रा एउटा आत्मा मिलके जुन हाम्रो मानवीय जसने कि नाताबाटै एउटा रगत एउटा भावनाको नाताबाटै एकजुट हकके हाम्रो देश विदेशमा रहके फेरि अपनाको हाम्रो जसने कि एकअर्कामा सहयोग गर्बहुँ जाउँ एपनक सहयोग जसने कि हाम्रो एकदमै कहुन एउटा थारू अनलाइन डट कम के याद गरी पुगाउके टेवाकै बिय जुन यहाँ निम्न अनुसार पुगिसके पै कके लेखले बढी सङ्घाति आसे हाम्रो अनलाइन .com मुख्य समूहमा सहभागी हकके एफनोको ठाउँमा सम्पन्न कार्यक्रम तथा समुदायको समाचार हाम्रा से साटासाट गरके आसे जहाँमा फेरि जेबहु हाम्रो बारेमा फटकके नियमित प्रकाशन सङ्घाति पत्रिका हज तथा संसार भर पहुँच भेल हाम्रो वेबसाइट tharuonline.com मा एपनौकै व्यापार व्यवसाय विज्ञापन हासी प्रचार प्रसार गरके कुनो कार्यक्रम आयोजना करै बढौँ अनलाइन पार्टनरको रूपमा हाम्रा से सहकार्य गरके एकरा से एपनौको कार्यक्रम जानकारी तथा समाचार संसार भरि पुगिसके अनुदान या कुनो किसिमका आर्थिक सहयोग पुगाउके एपनौको आर्थिक सहयोगको बारेमा जानकारी हाम्रो वेबसाइट tharuonline.com /our supporters मा संसार भर्सी हेरिसकेपछि हजुर ओराटीमा थारो भाषा जसने कि थारो अनलाइन .com को टिम ओरिसी इपनोको सुझाव प्रतिक्रिया हासी सहयोग क यासकारले बनाउँ कके हाम्रो यहाँ मनोज महतो जसने कि लेखले बढ्या हजुर बहुत बहुत धन्यवाद मनोज संघाती मनोज कि हासी उसने जुन हाम्रो एकमा कार्यक्रम हाम्रो आइपनको सुनलहुँ कसनक लगलाई जसले कि सल्लाह सुझावका लागि म एकदम एपनको कसैँ कि जसले कि हाम्रा अभिषयमा आएका अथवा पत्रचार गरिसकौँ जुन हाम्रा कसनक कार्यक्रम चलाऊ के कके एपनको लेख के पठाउ सकौँ हाम्रा वाचन कके एपनको समावेश कके कार्यक्रमको या को जसले कि सुनमा सुगन्ध बनाऊ खोजबहुँ सङ्गती सब हजुर उसले सङ्गती सब एउटा छोटो जानकारी बढे जसले कि मतलब हुन त यी कार्यक्रम उसमा कार्यक्रम होइन हालै जुन यावाला शनिचराउ दिन एउटा म एकदम मिल्ने सङ्घाती भाजुराम चौधरी दोरिङीको दोरङ्गी निवासी ओकर ब्याह जसने कि हके जाइबडे विवाह बन्धनमा बनाए जाइबडे ओकरमा बहुतै बहुतै सुख दम्पत्य जीवनको एउटा शुभकामना व्यक्त गराइबन है जी हुनकर जिन्दगी सफल रहोस् डौल सुख जसने कि कबहुँ झिन उतार चढावमा अत्यावश कके एउटा बहुतै शुभकामना व्यक्त गराइबन आज उसले जुन याजु ओराँटीमा जसने कि कार्यक्रम हाम्रो लागि इच्छिकेबाटै कार्यक्रमको अन्तिम अन्तिम ओर या सकल बढौँ हाम्रा कार्यक्रमकै म यदि विदा मागे जाइबन है आज उसले कार्यक्रम म फेरि बुधाउँ दिन वाइ बुधाउँ फेरि लिए भने 4 बजे यसरी 5 बजेसम्म सुनबाउँ हजुर याजु म टेक्निसियन सङ्घाती राजकै पनि बहुतै बहुतै धन्यवाद दिँदै म प्रस्तोता विदा राखेँ भने नमस्ते हाँसे सुन्दै रहँ रेडियो अर्पण 104.5 MHz